नमस्कार, स्वागत तथा अभिवादन। समाज का विविध गतिविधिहरुको संगालु कार्यक्रम ओजेलका खबरमा साथमा छु म प्रेम सुनार। सर्वप्रथम ओजेलका खबर युनिटलाई खुसीको खबर। अबदेखि पाल्पा जिल्लाबाट पनि ओजेलका खबर प्रसारण हुने भएको छ। पाल्पाको रेडियो पश्चिमाञ्चल 99.4 मेगाहर्जबाट हरेक हप्ता मङ्गलबार साँझ 7:15 बजेदेखि प्रसारण हुने भएको हो। यसर्थ रेडियो पश्चिमाञ्चलबाट ओजेलका खबर सुन्नुहुने श्रोतालाई पुनः अभिवादन टक्र्याउन चाहन्छौँ। त्यसका अलावा कार्यक्रम ओजेलका खबर सामुदायिक रेडियो स्काई, रेडियो गुल्मी, रुरु एफएम, सिरिङ्गा नयाँ एफएम, खर्क रेडियो रिपब्लिक, मुटोल सामुदायिक रेडियो ढोरपाटन, बागलुङ अर्को सामुदायिक रेडियो पुष्पाञ्जलि, वामी टक्सर, कालीगण्डकी एफएम स्याङ्जा, सूर्योदय एफएम अर्खाँची र नेपाली संचार रेडियो अस्ट्रेलियाबाट प्रसारण हुने गर्दछ। साथै एक दर्जन भन्दा बढी अनलाइनबाट पनि ओजेलका खबर 24 घण्टा सुन्न सकिनेछ। समय अभावका कारण आज पनि अन्य कुरा नबोली आजको 186 श्रृङ्खलाको विषयवस्तु प्रस्तुत गर्न चाहन्छौँ। त आज हामी प्रस्तुत गर्ने उपचार गर्न लगिएकी एक महिलालाई होटलको कोठामा बन्धक बनाएर लाखौं रकम ठगी, अनि अर्की एक महिलालाई गर्दन छिनालेर हत्या गरेको सम्बन्धी खबर सुनाउनेछौँ। त अबको पौने एक घण्टा हामीसँगै रहनुहोला। सर्वप्रथम सहयोग सम्बन्धी खबर सहयोगदाताकै आवाजमा सुनाऊ। हेलो, नमस्कार। नमस्कार, यहाँको परिचय दिदिनुहोस् न। म रोमचाम्च सापकोटा, वामी गाविस वार्ड नम्बर 7 सनकोल मेरो स्थायी ठेगाना हो र म हाल काठमाडौँमा बस्छु। म वामी विश्व सम्पर्क मञ्च अन्तर्राष्ट्रिय समन्वय समितिको सहसचिव। यो वामी कि बेलिकला गौतम जो उपचार गर्दै हुनुहुन्थ्यो उहाँको बारेमा तपाईँले जानकारी गराउँछु भन्दै हुनुहुन्थ्यो र सहयोग पनि भइरहेछ त्यो पनि सुनाइदिन्छु भन्दै हुनुहुन्थ्यो, कृपया बताइदिनुहोस्। हजुर प्रेमजी, बेलिकला गौतम विगत 3 वर्षदेखि एउटा बन्द कोठीमा आफ्नो हिटुल गर्न नसक्ने र एउटा कोठाभित्रै एउटा बिस्तारामा बस्नुपर्ने अवस्थामा 3 वर्ष गुजार्नु भएको अवस्था थियो। त्यसलाई तपाईँहरूको रेडियो मार्फत यो समाचार बाहिर ल्याइदिनु भयो र हाम्रो संस्था वामी विश्व सम्पर्क मञ्चले यसलाई आर्थिक सहयोग गर्दै जाँदा अहिले आएर काठमाडौँमा 2.5 महिनासम्म उपचार गरेर उहाँ आज काठमाडौँको मोडेल हस्पिटलबाट डिस्चार्ज भएर वामी आफ्नो घरमा फर्किँदै हुनुहुन्छ। एउटा हिँड्न नसक्ने अवस्थामा काठमाडौँ आउनुभएको बेलिकाला गौतम आज हिँड्न सक्ने अवस्था भएर आफ्नो घरमा फर्किनु भएको छ। एउटा पूर्ण स्वास्थ्य लाभ गरिसकेको अवस्थामा उहाँको उपचार भइसकेको छ भने यसमा हामीहरू पनि अति नै खुसी छौँ। यसका लागि वामी विश्व सम्पर्क मञ्च एकदमै बधाईका पात्र हुनुहुन्छ कि। यो विश्वभर फैलिएर जति रकम सहयोग गरेर उहाँलाई बचाउनु भयो, 3 वर्षदेखि बन्द कोठामा हुनुहुन्थ्यो, यसै ओजेलका खबरबाट प्रसारण गरियो र उहाँ आज मलाई फोन गर्नुभएको थियो केही बेर अघि, म बाँचेर हिँड्न सक्ने भएर आउँदैछु सर भन्नुभयो, म आफैलाई पनि गर्व लाग्यो, धेरै खुसीको कुरा सुनाउनु भयो र केही थप सहयोग पनि भएको छ भन्ने सुनिएको छ नि। हो, अब विभिन्न देशबाट साथीहरूले सहयोग गर्ने क्रम पहिलेदेखि नै रहेको थियो र हालसालै फेरि लक्जमबर्गबाट, युरोपको लक्जमबर्गबाट केही रकम सहयोग स्वरूप आएको छ। यो रकमलाई लक्जमबर्गमा बसिरहनु भएको भुवाजीदी नरहरी सापकोटाकी सुपुत्री शान्ति सापकोटाको पहलमा त्यहाँ रहेका आफ्ना दाजुभाइ दिदीबहिनी र नेपालका विभिन्न ठाउँका साथीहरूबाट केही पैसा मैले जम्मा गरेर पठाएकी छु भनेर मलाई फोन गर्नुभएको थियो र मधु भट्टराई आफ्टर निवासी मधु भट्टराई अस्ति भर्खर काठमाडौँ आउनुभएको थियो र उहाँ मार्फत पठाउनु भएको पैसो मैले यहाँ उहाँहरूको सहयोगदाताहरूको नाम पनि यहाँ वाचन गर्न चाहन्छु। टोटलमा उहाँहरूले 540 युरो पठाउनु भएको थियो र यहाँ आएर नेपाली रुपियाँमा कन्भर्ट गर्दा 130 यो दिनको दर रेटले 96,200 टोटलमा हुन आएको छ र यसलाई म फेरि व्यक्तिगत विवरण पनि यसबाट पढेर सुनाउन चाहन्छु। सुनाइदिनुहोस्। नारायण गुरुङ पोखराबाट 110 युरो, मधु भट्टराई आँपचौर तल्ला फाँट गुल्मीबाट 100 युरो, रमाकान्त शर्मा अर्लाङकोट गुल्मीबाट 100 युरो, शान्ति सापकोटा भोजीबाट 100 युरो, विष्णु पौडेल गौरी खुट्टा गुल्मीबाट 50 युरो, बालकृष्ण सापकोटा अरुण खोला नवलपरासीबाट 50 युरो, नारायण खत्री गौडाकोट गुल्मीबाट 25 युरो, रामबहादुर खत्री अर्घाहाँचीबाट 20 युरो, जुना खराल बागलुङबाट 20 युरो, गौरव थापा बागलुङबाट 30 युरो, भीमबहादुर थापा बागलुङबाट 20 युरो, शिला खत्री बागलुङबाटै 20 युरो, सुमन बस्नेत गौडाकोट गुल्मीबाट 25 युरो, यमबहादुर खत्री बागलुङबाट 10 युरो, सीता खत्री बागलुङबाट 10 युरो, भीमबहादुर बस्नेत बागलुङबाटै 10 युरो, विष्णु सापकोटा गुल्मीबाट 10 युरो, शम्भबहादुर खत्री बागलिङबाट 10 युरो, सरस्वती खरेल फरबाङ बागलिङबाट 10 युरो र शङ्कर भट्टराई आम्सो गुल्मीबाट 10 युरो गरी टोटल 740 युरो भएको छ। र नेपालीमा त्यसलाई रूपान्तरण गर्दा 96,200 रुपियाँ मलाई आम्सो निवासी मधु भट्टराईले अर्पित प्रदान गर्नुभएको छ, जसलाई वाचिदी निवासी शान्ति सापकोटा पहलमा लजम्बरबाट जम्मा गरेर पठाउनु भएको थियो। शान्ति सापकोटा जो भुवाचिदीकी चेली हुनुहुन्छ उहाँ होइन, उहाँले जुन सहयोगको अगुवाई गर्नुभयो, उहाँ लगायत सम्पूर्ण सहयोगदातालाई हाम्रो तर्फबाट पनि हार्दिक धन्यवाद दिन चाहन्छौँ र बेलिकला गौतम परिवारलाई पनि बधाई दिन चाहन्छौँ। हस्त धन्यवाद। हस्। अब ठगी सम्बन्धी खबर। गुल्मीको जोहाङ गाविस वडा नम्बर 4 लोरे आँप निवासी 34 वर्षीय पार्वती कुमारी उपाध्याय दुवै मृगौलाले काम नगरेपछि गत 3 वर्षदेखि थला पर्दै आउनु भएको छ। उहाँका दुवै मृगौला फेर्न भनी भारत लैजानु हुने गुल्मीकै तुराङ 6 का रामप्रसाद पौडेलले अस्पताल लैजानुको साटो 3 वर्षसम्म होटलको कोठामा बन्धक बनाएर लाखौं रुपियाँ ठगी गरेको आरोप उहाँले लगाउनु भएको छ। उहाँले त्यस विरुद्ध जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी समेत दिनु भएको छ। उहाँ आफ्नो माइती दिदी बहिनीहरूको समेत बिल्ली बाँट हुने गरी लाखौं रकम पौडेललाई दिँदा पनि मृगौला प्रत्यारोपण नगरी त्यस बन्धक बनाइएको होटलबाट मुक्त हुनुभएकी उहाँको अवस्था यति बेला गम्भीर बनेको छ। यसर्थ कसरी ठगिनु भयो त भनेर हामीले उहाँसँग कुराकानी गर्दैछौ। सुनौ, तपाईँ कसरी ठगिनु भयो? कसरी ठगियो भने सर, पहिला नै पैसा चाहियो, डोनर चेक गरेको यति, हस्पिटलको बिल आयो, होटेलमा राखेको छु भनौँ, त्यसपछि पैसा पठाइयो, पैसा पठाइएपछि त्यसपछि ब्याङ्कबाट हामीले पैसा पठाउँछौँ भन्दाखेरि ब्याङ्कबाट पैसा पठाएर हुन्न, हातमा दिनुपर्छ, धेरै काट्नु धेरै काट्छ भनेर भन्नु भनेपछि मैले सिरानी लाएर सकि नसकी सिरानी लाएर लामो लामो यात्रा जेब काटिदिनु भयो, आफूलाई मारिनु भयो भनेर मैले झोलाको सिरानी लाएर रेल स्टेसनमा बुन नपाउँदै पैसा लिए भन, पैसा त यो बाटामा त हुन्न। कति लाख? नेपाली 10 लाख। 10 लाख ब्याङ्कबाट 1 लाख बुझाइयो, त्यसपछि 10 लाख नेपाली मैले सिरानी लाएर लगाएर हातमा बुझाउँदाखेरि मेरा माइलो भएका ज्वाइँ हुनुहुन्थ्यो, ज्वाइँ र घरकी देउरानी 3 जना बसेर 10 लाख बुझाइयो। बुझाएपछि त्यो पैसा लगाएर घर गयो। घर गएपछि म एकदम सिरियस थिएँ, मलाई हार्टको बिमार निस्क्यो। हार्टको बिमार निस्केपछि मनराज हस्पिटलमा एडमिट भए। एडमिन हुँदाखेरि सबै तिनी कुर्न बसेका हस्पिटलमा जाँदाखेरि तिनीहरूले मोबाइलको सिम निकालेर फाले। आफूले जानिएको छैन तामिल भाषा, तामिल भाषा पनि जान्ने होइन, हिन्दी पनि जानी होइन, नजानेपछि तिनीहरू हराउन थाले। ल यस्तो उस्तो गर्न थाले, हराउन थाले। हराएपछि मलाई यस्तो यहाँ नचिनेको ठाउँमा ल्याएर सिम निकालेर किन यस्तो गर्न थाल्यौ भनेर भन्दाखेरि तिमीहरूका दाइहरूले मेरो दुलाईहरूलाई पैसा पठाइदिनुपर्छ भनेर उल्टै उनीहरूले दाइहरूलाई आरोप लाउन थाले। अब बचाउनको लागि मलाई पैसा पठाएन भनेपछि म यस्तो बस्न भन्दा म घर जान्छु, मलाई यस्तो अलपत्र नपाएर म घर घर मर्छु, घरै घर मर्छु, मर्न छ भने घरै घर मर्छु, मलाई यो विदेशको कुना ल्याएर मलाई गोलिया ल्याएर नफाल भने भन्दाखेरि त्यसपछि त्यहाँ प्रवासी ईश्वरी भण्डारी हुनुहुन्थ्यो, ईश्वरी भण्डारीले भन्नु यस्तो यो नेपाली महिलालाई यस्तो किन अलपत्र गराएको, नेपाली भएर यस्तो किन गरिहौ भनेर फोनमा गरिदिनु। त्यसपछि यहाँ हुन्न अब यिनीहरूका मान्छे जता पनि रहेछन् भनेर प्रवासी पदम सर कहाँ गएर 1 महिना बसेँ। 1 महिना बस्दाखेरि उहीँ तामिल भाषा जानेका मान्छेलाई राखेँ। त्यसपछि 1 महिनासम्म जान्थे, तिनले म घर जान्छु भने त्यसपछि यहाँ हुन्न कलकत्ता हुन्छ भनेर कलकत्ता ल्याएँ। कलकत्ता ल्याएपछि होटेलमा ल्याएर न्यू सिटी होटेलमा ल्याएर राखेँ। न्यू सिटी ल्याएर होटेलमा राखेपछि पछिबाट फेरि त्यहाँ बसेका कुर्न बसेका पनि घर आए। घर आएपछि एक्लै छु, होटेलमा एउटा म्यानेजर हुनुहुन्छ रहेछ, उहीँका नेपाली म्यानेजर हुनुहुन्छ रहेछ। त्यसपछि दिदी तपाईँ नरुनुहोस्, हामी छौँ, म छन् जति मैले हस्पिटल लाने ल्याउने गर्छु। अनि तपाईँको श्रीमान चाहिँ कहाँ हुनुहुन्छ अहिले, के नाम हो? श्रीमानको नाम विष्णु प्रसाद उपाध्याय हो, अहिले विदेश हुनुहुन्छ। कुन ठाउँमा हुनुहुन्छ? जापानमा हुनुहुन्छ। मैले सुन्छु तपाईँ यस्तो जीवन मृत्युसँग लडिरहनु भएको छ, तर तपाईँको श्रीमान घर आएर तपाईँलाई भेट्नु माया दिनुको सट्टा अर्को विवाह गरेर जानुभयो अरे नि, पीडामाथि पीडा थपियो अरे नि तपाईँलाई, हो के के भयो भन्नुहोस् त? विवाह गर्नुभयो, विवाह गरेर मैले देख्न देखी छैन, विवाह गरेर जानुभयो, पीडा थपिदिनु भयो। अब के सोचेर बिगार्नुको थाहा भएन मलाई, छोरा छन्, 3 भाइ छोरा छन्, के सोचेर बिगा गर्नुको मलाई थाहा भएन। अब बिहा गरेर गए पनि मैले तँलाई माया गर्छु, तिमीहरूलाई हेरचाह गर्छु, मैले नगर्नु थियो गरेँ भनेर भन्नुहुन्छ। अब त्यो त मलाई थाहा हुने कुरो भएन, के सोचेर बिहा गर्नुको। कति जति पैसा ठगी भएको पाउनुहुन्छ? ठुलदाईबाट 25-30 लाख पाए, त्यसपछि बहिनी रेणुकाको त घरै बेचिदिनु भयो नि तपाईँले गर्दा, घरै बेची भयो। कति लाखमा घर बेच्नु भयो? नारायणगढमा हुनुहुन्थ्यो होइन उहाँको रेणुका घर? त अब कति लाखमा बेची अब थाहा भएन, मलाई 15 लाख दिए। अहिले बहिनीको पनि बिल्ली बाँट भइरहेछ हजुर, के भन्नुहुन्छ बहिनीले? बहिनीले त के भन्ने, अब दिदी तँ पनि मर्ने भएस, म पनि मर्ने भए भनेर भन्छ। श्रीमानले कति गाली गर्छ? गाली त होइहाल्छ, घरको अब झगडा हुन्छ, श्रीमानसित झगडा हुन्छ, सबैसित झगडा, विरोधी भइए, ठगी त 50-50 लाख त अब उसले खाओ। बागलुङका के रणबहादुर थापा? रणबहादुर थापा, उनले 5 लाख आएछ उनको एकाउन्टमा गयो। दिएन तपाईँलाई? नै दिएन। के भनेर आउँथे तपाईँलाई? नक्कली मान्छेहरू लिएर आउँथे अरे डाक्टरहरू? पैसा हुन्छ ल बहिनी, अब हस्पिटल यति गर्दै जाने हो, पैसा पहिला पैसा पठाउनु पर्यो भन्ने। त्यसपछि दाईलाई अब मसित कन्ट्याक्ट गरे काम बिग्रन्छ भन्ने, फोनमा कुरा गर्न नदिने दाईहरूसित कन्ट्याक्ट बिन गराइदिने, श्रीमानसित पनि कन्ट्याक्ट बिन गराइदिने। तपाईँ 3 वर्षसम्म होटेलमै बन्धक बनाए तपाईँलाई, के हो? बन्धक गराए, हस्पिटलमा ल एडमिन गराए, डोनर बगाइदिने, त्यसपछि झेलखानमा जी गराए मलाई, त्यसपछि वेदमाया दिदी, वेदमाया उपाध्याय दिदी गएर मलाई हस्पिटलबाट झिकेर ल्याउनु भयो। हस्पिटलमा लगेर प्रत्यारोपण गरेन? प्रत्यारोपण गर्छु भनेर डक्टरले भन्यो, भोलिको अपरेसन हो भनेर मलाई चेक गरेर गयो। त्यसपछि अब डोनर एडमिन गर्ने बेलामा उनीहरूले के भन्यो भने, उनीहरूले पैसा दिन्न, पहिला पैसा यति दिए पार गर्छु, पैसा त बुझिसकेछ, फेरि असुल गर्ने, फेरि पैसा यति दिए पार गर्छु नभए दिन्न भनेर त्यसपछि डोनर भगाइदियो। जति गोजा तपाईँको दाजु होमनाथ अरियालसँग हामीले टेलिफोनमा कुराकानी गरेका थियौँ, र होमनाथ अरियाल चाहिँ अहिले न्युजिल्यान्डमा हुनुहुँदो रहेछ, उहाँले पनि 50 लाख रुपियाँ ठगी गरिदिए हाम्रो परिवारको भन्ने कुरा गर्नुभएको थियो। अब हामी उहाँसँग टेलिफोनमा कुराकानी गर्दछौँ। हेलो, नमस्कार। हजुर नमस्कार। हजुर हजुर, होमेन्द्र भण्डारी सर बोल्नु भयो होइन? होमनाथ अरियाल बोल्नु भएको? हजुर हजुर। जुन तपाईँको बहिनी ठगिएको भन्ने विषयमा यहाँसँग के के प्रमाणहरू छन्? मसँग त प्रमाण हेर्नुहोस् थुप्रै छन्, अब गाउँको मान्छे हजुर, अब उसको विश्वास गरेर त पैसा दिए, अब दबाई गर्छु तिमी भरोसा गर भनेर त्यत्र पैसा 8-9 लाख रुपियाँ 8 लाख रुपियाँ त उसले आफ्नै एकाउन्टमै नराखेर पैसा, बहिनी त अरू पैसा त मैले अरू माध्यमहरूका एकाउन्टबाट पैसा गरेर तमाम पैसा मगाइराख्यो, तर काम गरेन, ठगिरह्यो 3-3 वर्षसम्म, होटेल ब्ल्याकमेल गर्दै गयो। त्यसले नि प्रवासमा भएका साथीहरूले नि बहुत हेल्प गर्न कोसिस गर्नुभयो, उहाँहरूलाई नि अब सताइराख्नु, छिटै औषधि गर्छु भन्ने आश्वासन दियो त्यो मान्छेले, पैसा दिए मैले गर्छु भन्छु गरी गरी, अब हाम्रा प्रवासमा अखिल भारतीय प्रवासका अब अध्यक्ष एउटा ईश्वरी हुनुहुन्छ कि ज्वाङकै, हजुर हजुर, उहाँका थ्रुबाट अब हामीले व्यवहार हामीलाई मलाई टाढा भएको हिसाबले सता भनेर उहाँलाई पनि मैले जिम्मा दिएँ, उहाँ थ्रुबाटै 2.5 लाख रुपियाँ थपियो पैसा हजुर, त्यसरी नै त्यसबाट गरेन, उसले हस्पिटलमा राखेर अपरेसन थिएटरमा राखेर उसले डोनर भगाओ कि ए हजुर हजुर, हामीले त्यो मान्छेलाई दियो रामप्रसाद भन्नेलाई पैसासँग पुरा डिल भयो भएर उसले त्यो मान्छेलाई पैसा दिएर हिँड्छ, अब त्यो मान्छेलाई भगाओ। रामप्रसादलाई कसरी विश्वास गर्न पुग्नु भयो तपाईँ? अब विश्वास भन्नाले के भयो भने, उसले मेरो साथीले सोसल वर्क हो, उसले राम्ररी गर्छ, तैँले त्यहाँ पठाए, उसले राम्ररी केएम हस्पिटलमा त्यहाँ राम्रो सोर्स छ त्यसको, त्यसले गर्छ भनेर मैले त्यहाँ पठाएँ, त्यहाँबाट भएन र फेरि यतातिर लौ धेरै लामो समय लाउने भयो भने ल मैले छिटो गर्छु ल यसमा ढुक्क भाउ, होइन अङ्कल तपाईँले गर्न सक्नुहुन्न, मैले 50 चोटि सोधेँ उनलाई, गर्न सक्नुहुन्न भने यो चिजमा मलाई धोका नदिनुहोस्, त्यो फरकै खान्न, त्यसले गर्छ भनेर उसले पहिला 8 लाखको डिमान्ड गरेको थियो, 7.5 लाख रुपियाँमा सब काम गर्ने क्लियर गर्यो, हेर्नु 7.5 लाख रुपियाँ आइसी रामप्रसादले कति जति ठगेको भन्ने लाग्छ? अब मैले त त्यसका मान्छेहरूलाई एजेन्टहरूलाई 3 वर्षसम्म गेस्ट हाउसमा राखेर तिनीहरूको खाना खर्चदेखि आउने जाने ट्राभल खर्चसम्म मैले बुझाइराखेको छु सर। त्यही त कति जति भन्नु न, बहिनीको भनाइ चाहिँ लगभग 50 लाख ठग्यो भन्ने छ, हो त्यति नै हो? त्यति भयो सर मेरो खर्च, अहिले पहिला मैले बम्बईमा 5 लाख पठाएँ, त्यसले त्यो पौडेलले अब तेरा जमाइहरूले यसो गर भने हर चिजमा फटाइ गर्छ कि त्यसले, हेर त्यसको जिम्मा ल्याएपछि अब जे गरे पनि तपाईँले हो, मैले पैसा दिन्छु, बहिनीको इलाज हुन पर्यो भनेर मैले जिम्मा दिएको, उसले अब पैसा यति खर्च भयो भन्छ कति के भन्छ, अब मेरो त काम नभएपछि त मलाई के पैसा चाहियो कि दबाई हुन पर्यो भन्दाखेरि उसले अब कति कतिखेर फोन उठाउन्न, हेर्नुहोस् फोन नउठाएर सताएर फोनै रिसिभ गर्दैन, फोन नम्बरै चेन्ज गर्छ। हुन्छ त, हामी तपाईँको बहिनीसँग कुराकानी गर्न चाहन्छौँ। हस् धन्यवाद। हस् थ्याङ्क यू। तपाईँ बुटोलको देवीनगरमा माइतीको घरमा फालिनु भएको छ? हजुर, माइतीको घरमा बसेको। को को हुनुहुन्छ अहिले माइतीमा? बहिनी र म छ, मैले त कोही पनि छैन। बहिनी र तपाईँ त्यही एउटा घरमा बस्नु भएको छ? हजुर, एउटै घरमा, एउटै घर। घरको स्थिति एकदम नाजुक छ कि सर। घरमा त अहिले सर्वस्व सकियो तपाईँको? सकियो, माइतीको दैलोमा हालियो। अब औषधिको बजार अब मर्न सकिएन, सिधै घरमा आउन सकिन्न। नसकिँदाखेरि बुटोलमा बसिहु, दाइका घर बसिहु, भरतपुर जान्छु हप्ता दुईचोटि। यिनी छोरा कति वर्षका भए? 12 पुग्यो, 13 को लायो। बाबु कति पढ्छौ तिमी? 6 6 पढ्छौ। मम्मीलाई यस्तो अवस्था छ, के भन्न चाहन्छ? बजाउन जान्छु। अनि तिमीलाई पढ्ने खर्च कसले पुर्याइदिया छ? बाबाले मामाले मिलेर मिलाइदिनु भएको छ। मम्मीको अवस्था यस्तो छ, के भन्न चाहन्छ? मम्मीलाई बजाएर मम्मीसँग बस्न जान्छ। भाइ कत्र छन्? भाइ सानै साना छोराहरू रहेछन्, बाँच्ने आशा त जसलाई पनि हुन्छ। यो तपाईँको मृगौला फेर्नको लागि अब फेरि कोसिस गर्नु भएको छ कि छैन? मर्न सकिएन कि बाँच्नु जति प्रयास हुनु पर्यो, लाएर पुगेको गर्ने हो। गर्दा गर्दै गइयो जाने होटेलमा बन्दक बनाए, फोन सोन गर्न दिन्नथे? फोन गरे पनि आफू बोल्ने, ल फोन आएको बेलामा फोन ल्याउनुहोस् बोल्नु भने, र श्रीमान श्रीमतीका कुरा हुन्छन्, त्यो कुरा गर्न नदिने बसिकाले।